भैँसी बेचेर रिन्दिए, अझै भ्याउनी बाख्रो निकिन्दिए। सम्बन्ध यसै थियो हाम्रो, हातले दियो खुट्टालाई दुःख हजुर। सकेसम्म आफन्तीमा पैसाको कारोबार नगरेकै राम्रो। लैनो भैँसी बेचेर रिन्दिए, अझै भ्याउनी बाख्रो निकिन्दिए। सम्बन्ध यसै थियो हाम्रो, हातले दियो खुट्टालाई दुःख हजुर। सकेसम्म आफन्तीमा पैसाको कारोबार नगरेकै राम्रो। हातले दियो खुट्टालाई दुःख हजुर। सकेसम्म आफन्तीमा पैसाको कारोबार नगरेकै राम्रो। सम्बन्ध यसै थियो हाम्रो, हातले दियो खुट्टालाई दुःख हजुर। सकेसम्म आफन्तीमा पैसाको कारोबार नगरेकै राम्रो। गाउँभरिको ऋणैमा फसी छौ, टोक्ने कुकुर पालेर बसी छौ। सम्बन्ध यसै थियो हाम्रो, हातले दियो खुट्टालाई दुःख हजुर। सकेसम्म आफन्तीमा पैसाको कारोबार नगरेकै राम्रो। हातले दियो खुट्टालाई दुःख हजुर। सकेसम्म आफन्तीमा पैसाको कारोबार नगरेकै राम्रो। जी एउटा को रिन्तिर सम्बन्ध यसै थियो हाम्रो हातले दियो खुट्टालाई दुःख हजुर सकेसम्म फन्तीमा पैसाको कारोबार नगरेकै राम्रो त्यसलाई दिन बनाई छेउ तिनतिर सिक्री बेची एउटा को रिन्तिर सम्बन्ध यसै थियो हाम्रो हातले दियो खुट्टालाई दुःख हजुर सकेसम्म फन्तीमा पैसाको कारोबार नगरेकै राम्रो हातले दियो खुट्टालाई दुःख हजुर सकेसम्म फन्तीमा पैसाको कारोबार नगरेकै राम्रो कतिसम्म बेइमाने भाकी हौ छ महिनालाई भनेर लकी हौ सम्बन्ध यसै थियो हाम्रो हातले दियो खुट्टालाई दुःख हजुर सकेसम्म फन्तीमा पैसाको कारोबार नगरेकै राम्रो हातले दियो खुट्टालाई दुःख हजुर सकेसम्म फन्तीमा पैसाको कारोबार नगरेकै राम्रो ना शादी गरे तम सुक्ने लेकिन सम्बन्ध यसै थियो हाम्रो हातले दियो खुट्टालाई दुःख हजुर सकेसम्म आफन्तीमा पैसाको कारोबार नगरेकै राम्रो यस्तै हौली रिन्दिँदा देखिन गल्ती गरे तम सुक्ने लेखिन सम्बन्ध यसै थियो हाम्रो हातले दियो खुट्टालाई दुःख हजुर सकेसम्म आफन्तीमा पैसाको कारोबार नगरेकै राम्रो हातले दियो खुट्टालाई दुःख हजुर सकेसम्म आफन्तीमा पैसाको कारोबार नगरेकै राम्रो